फिर आप याद रखिए कि मैदान जंग में निकलने से पहले तैयारी की जरूरत होती है। इसीलिए अगली आयत में आप देखिए क्या फरमाया, अलम तर इलल्लज़ीना क़ीला लहुम कुफ्फू अयदीकुम, क्या तुमने देखा नहीं उन लोगों को जिनसे कहा गया था अपने हाथों को रोक के रखो, व अकीमु सलात व आतु ज़कात, और नमाज कायम करो और ज़कात दिया करो। फलम्मा कुतिबा अलैहिमुल क़िताल, तो जब उन पर क़िताल लिख दिया गया यानी जंग फर्ज कर दी गई मदीना में, इज़ा फरीकुम मिनहुम, तो एक ग्रोह उनमें से यख्शौना अन्नासा, लोगों से डरने लगा, कख़शियतिल्लाह, जैसे अल्लाह से डरा जाता है, औ अशद्द खशिया, या उससे भी ज्यादा डरना। आप सब जानते हैं कि हिजरत से पहले मक्का में इस्लाम के मुखालिफिन मुसलमानों को बहुत सताते थे, उनको मारना पीटना गालियां देना उनकी माशियात को तबाह करना इबादत से रोकना तबलीग की इजाजत न देना घर बार छोड़ने पर मजबूर करना, ये सब कुछ मुसलमानों के लिए उन्होंने हलाल कर रखा था। ऐसे में मुसलमान बहुत ही मजलूम और दबाव का शिकार थे, और इन सारे हरबों का मकसद क्या था कि मुसलमान वापस पलटे अपने पिछले दीन की तरफ। तो उस वक्त मक्का में कुछ बहुत जो ताकतवर मुसलमान थे उन्होंने ये ख्वाहिश की और ये इस्तेदा की कि हमें इन जालिमों के खिलाफ निपटने के लिए इजाजत दी जाए, हम इनको मजा चखाते हैं। अल्लाह ताला ने फरमाया कुफू अयदीकुम, अभी नहीं, अभी हाथ रोक के रखो। क्यों? इसलिए कि अभी तुम में वो दमखम नहीं, अभी तुम में वो ताकत नहीं, अभी तुम में वो तैयारी नहीं, अभी तुम उतनी तादाद में नहीं, अभी तुम्हारे पास वो असलहा नहीं, अभी दुश्मन को छेड़ना बड़े नुकसान का जरिया होगा। क्योंकि पीछे आपने देखा ना ये जिहाद की आयतें और हदीसें जब कोई पढ़ता तो इंसान कहता है अभी कूदो जंग में, अभी कोई मैदान मिले मुझे, लेकिन बगैर तैयारी के कूदना खुदकुशी के मुतरादिफ है। अब देखें ना पिछली आयत पढ़ के आपको क्या लग रहा होगा, बस अब कोई जगह मिले तो मैं भी अपने जौहर आजमाऊं, लेकिन फौरन अल्लाह ताला ने मक्के दौर के हालात सुनाए और ये बताया कि हाँ उस काम तक पहुंचने के लिए पहले तैयारी जरूरी है, और तैयारी किस जरिए से, कुफ्फू अयदीकुम, सब्र करो, अकीमुस्सलात व आतुज़्ज़कात, नमाज और ज़कात पे भी तवज्जो दो, नमाजें तो पूरी कर लो अभी। अब देखे ना हमारा हाल क्या, नमाज तो भी खुशू खुशू से 5 वक्त टाइम पे पढ़नी नहीं आई, ये 5 नमाजों में एक तो जरूर लेट करेंगे, हो ही नहीं सकता सही वक्त पे पढ़े, है या नहीं ये बात। तो अकीमुस्सलात का हक तो नहीं अदा होता ना, आतुज़्ज़कात, ज़कात देने में अभी हमको पूरे मसाइल ही नहीं पता, क्या क्या ज़कात में आता है और क्या देना है और क्या नहीं, बस हो गया जो हो गया मैं नहीं मानता। यानी अभी तुमने अपने दीन की असासियात बेसिक्स बुनियादें तो पूरी नहीं की, सब दुश्मन से जंग लड़ने चले हो, हम अभी नहीं लड़ सकते, कुफू अयदीकुम, हाथ रोक के बैठो। यानी बड़ी जंग से पहले, बड़े जिहाद से पहले, दुश्मन से लड़ने से पहले अपने आप से तो लड़ लो, खुद से तो कुछ करा लो। तो उस वक्त मुसलमानों से क्या कहा गया कि अभी तुम सब्र करो, नमाज और ज़कात की अदायगी करो, कबल अज़ वक्त इकदाम दुरुस्त नहीं, ये इस्लाम का तरीका नहीं कि बगैर तैयारी के मैदान में कूदे इंसान। अभी मक्का में 13 साल तरबियत ही तरबियत, और यही हुआ कि जब मदीना में मुसलमान पहुंचे और जिहाद फर्ज किया गया तो जो लोग अभी उस स्टैंडर्ड पे नहीं आए थे वो नाम सुनते ही डर गए। यानी ये मुनाफिकीन के बारे में नहीं आए थे, ये मुसलमानों ही के बारे में, लेकिन उनमें से हर ग्रोह में कुछ ऐसे लोग होते हैं जिनकी हिम्मत कम होती, जो कुर्बानी नहीं करना चाहते, तो थे ये सच्चे मुसलमान, लेकिन अपनी फितरी कमजोरी की वजह से डरने लगे कि अल्लाह अब हमें जंग में जाना पड़ेगा, ये बड़ा मुश्किल। वकालू, और वो कहने लगे, रब्बना, ऐ हमारे रब, लिमा कतबता अलैना अल-क़िताल, तूने ये जंग क्यों लिख दी हम पर, ये क़िताल का हुक्म क्यों आ गया, लौला अख़्खरतना, क्यों ना तूने हमको मोहलत दी, इला अजलिन करीब, थोड़ी और मुद्दत, अगर थोड़े दिन और मोहलत मिल जाती ना तो हम ज्यादा अच्छी तैयारी कर लेते, अभी हम तैयार नहीं है। कुल मताउ दुनिया कलील, کہہ دو دنیا کی متاع بہت تھوڑی ہے، یہ اصل میں تیاری کی بات نہیں، یہ تمہارا نفس تم کو دھوکہ دے رہا ہے. اللہ کو پتہ ہے تیاری ہو چکی ہے، اب تم اس قابل ہو گئے ہو، اب لڑ سکتے ہو، اب تم میں وہ دم خم آ گیا ہے جو ہونا چاہیے. اب بات کچھ اور ہے جس کو تم تیاری کا نام دے رہے ہو، بات یہ ہے کہ تمہیں دنیا سے تھوڑی محبت ہے اب بھی. تو ان کو بتاؤ کہ دنیا جو ہے، کل متاؤ دنیا، ان کو بتاؤ کہ دنیا کے فائدے اور دنیا کے سامان یہ تو بہت تھوڑی چیز ہے. اچھا یہ جو پیچھے تھا نا، الذین آمنوا یقاتلون فی سبیل اللہ، اس میں آپ دیکھیں کہ آج کل اگر دیکھا جائے تو جنگ کس لیے کی جاتی؟ مصنوعات کے لیے، خام مال فراہم کرنے کے لیے. یعنی مختلف ملک فتح کیے جاتے ہیں تاکہ وہاں لوگوں کو اپنے تسلط ملا کے ان ملکوں سے را مٹیریل لے کے ان سے پھر دوسری پروڈکٹس تیار کر کے پھر خوب مال کمایا جائے. تو بعض لوگ مال غنیمت کے لیے، دنیا کے ساز و سامان کے لیے جنگ کرتے ہیں. بعض اوقات جنگ کی جاتی ہے اقتدار حاصل کرنے کے لیے، کبھی اس لیے کی جاتی کہ ذاتی اور قومی برتری حاصل ہو، کبھی صرف ملکوں کو فتح کرنا. جیسے سکندر اعظم کا شوق کیا تھا؟ ساری دنیا فتح کر لو، بس شوق ہے ایک، لوگوں کو مصیبت میں ڈالا ہوا ہے. بسا اوقات غلام اکٹھے کرنے کے لیے، بعض اوقات منڈیاں بنانے کے لیے اپنے سودوں کی، اپنے مال تجارت کی، بعض اوقات ایسے علاقوں میں سرمایہ لگا کر مزید فائدہ اٹھانے کے لیے. لیکن ایک مومن کس لیے لڑتا ہے؟ فی سبیل اللہ. پھر اس کے بعد آپ دیکھیے کہ یہاں پر یہ فرمایا گیا کہ لولا اخرتنا، اخرتنا کا لفظ جو ہے حمزہ خیرے سے ہے، مؤخر کرنا، ملتوی کرنا، مہلت دینا، تو ڈیلے، پوسٹ پون کرنا. اللہ تو نے ہمیں کچھ اور کیوں نہ تاخیر دے دی، تو نے تو ہمیں کچھ اور وقت کیوں نہیں دے دیا. قل متاع الدنیا قلیل، کہہ دیجئے کہ دنیا کا فائدہ بہت تھوڑا ہے، دنیا بہت تھوڑے دن کے لیے ہے. والآخرت خیر لمن اتقى، اور آخرت بہتر ہے، اچھی ہے، لیکن ہر ایک کے لیے نہیں. کس کے لیے؟ لمن اتقى، اس کے لیے جو تقوی اختیار کرے، جو اللہ سے ڈرے. ولا تظلمون فتیلا، اور تم نہ ظلم کیے جاؤ گے ایک دھاگے برابر بھی. اچھا یہ جو کہا گیا کہ دنیا کا فائدہ تھوڑا ہے اور آخرت بہتر ہے، تو اگر اس کو تھوڑا سا دونوں کو کمپیئر کر لیا جائے، پہلی بات تو یہ کہ دنیا کی مدت کم ہے، آخرت کی مدت نہ ختم ہونے والی ہے. دنیا کی کوانٹیٹی کم ہے، آخرت میں جو کچھ ملے گا اس کی کوانٹیٹی بہت اچھی ہے. تو دنیا میں جو کچھ پایا جاتا ہے اس کی کوالٹی کسی کام کی نہیں، آخرت میں جو کچھ ہے وہ اپنی کوالٹی کے اعتبار سے بہت بہتر ہے. دنیا میں جو کچھ ملتا ہے مصیبتوں، پریشانیوں، آلائشوں کے ساتھ ملتا ہے، جبکہ آخرت میں بغیر کسی تکلیف کے ہر نعمت حاصل ہوگی. پھر یہ کہ دنیا میں انسان جتنی بھی کوششیں کرتا رہے فائدہ یقینی نہیں، جبکہ آخرت جب ایک دفعہ انسان کو مل جائے گی تو اس میں پھر فائدہ ہی فائدہ ہے، کہیں کوئی نقصان نہیں. کسی شاعر نے کہا تھا، لا خیر فی الدنیا لمن لم یکن له من اللہ فی دار المقام نصیب، فإن تعجب الدنیا رجالا فإنما متاع قلیل والزوال قریب. اس کا ترجمہ ہے، اس ناپائیدار دنیا میں ایسے شخص کے لیے کچھ بھلائی نہیں جس کے لیے اللہ کی طرف سے پائیدار گھر یعنی آخرت میں کوئی جگہ نہ ہو. یعنی جس شخص کا آخرت میں کوئی حصہ نہیں، اس کے لیے دنیا میں کوئی خیر نہیں، دنیا میں اس کے لیے کچھ بھلائی نہیں. پھر اگر دنیا کچھ لوگوں کو فریفتہ کرے تو آگاہ رہو کہ یہ دنیا تو متاع قلیل ہے اور اس کا زوال بہت قریب ہے. یعنی ادھر آنکھ بند ہوئی اور ادھر آخرت آ گئی، کچھ پتہ نہیں کب یہ چھن جائے. کیا پتہ ہے؟ اینما تکونو یدرککم الموت، جہاں کہیں تم ہوگے موت تم کو پا لے گی. موت پیچھے پیچھے پھر رہی ہے، جہاں جاؤ گے پیچھے آئے گی. وَلَوْ كُنْتُمْ فِي بُرُوجٍ مُشَيَّدًا، خواہ تم مضبوط قلعوں میں کیوں نہ ہو. بروج کا لفظ برج سے ہے. برج کہتے ہیں بنیادی طور پر بلند عمارت کو، مضبوط قلعے کو. آپ کو معلوم ہے نا، ستاروں کی منزلوں کے لیے بھی برج کا لفظ استعمال ہوتا ہے، بارجہ بادبانی کشتی کے لیے استعمال ہوتا ہے. تو آج کل کے یہ جو فلیٹس اور اپارٹمنٹس اور ملٹی سٹوری بلڈنگز ہیں، اس کو بھی اگر آپ برج سے تشبیہ دیں. اور مشیدہ کا کیا مطلب ہوتا ہے؟ شین یہ دال، کسی عمارت کو پختہ اور مضبوط بنانا، جیسے پلستر کیا جاتا ہے نا، پکا کیا جاتا ہے. یعنی اگر تم سکائی اسکریپرز میں بھی ہو، مضبوط قسم کی عمارتوں میں ہو، موت وہاں بھی ڈھونڈ لے گی تم کو. کبھی آپ کو کسی اونچی عمارت پہ جا کے مرنے کا خیال آیا؟ اس لیے نہیں کہ وہ نیچے دیکھ کے ڈر لگتا ہے. کبھی آپ نے زلزلے کے بعد تباہ شدہ عمارتیں دیکھی ہیں؟ کہ آپ سوچیں کہ اتنی بلند بلند عمارتیں ہوتی ہیں اور کہاں کہاں لوگ پھنسے ہوئے ہوتے ہیں. ابھی جو ٹوئن ٹاورز میں لوگ چھلانگے لگا رہے تھے اور جس طرح وہ تباہی ہوئی، تو اینا ما تکونو، چاہے دنیا کی سب سے اونچی عمارت پہ بیٹھے ہو، یہ یدرککم الموت، موت وہاں بھی جا کے پہچان لے، یہ ہے میرا ٹارگٹ، اس تک پہنچنا تھا مجھے، اس کو پانا تھا. اور وہ پا لیتی، اٹھا لیتی. ولو کنتم فی بروج مشیدہ. اور یہاں ایک بات یہ پتہ چلتی ہے کہ پختہ عمارتیں بنانا منع نہیں ہے، ورنہ اللہ تعالیٰ یہ نہ فرماتے کہ فی بروج مشیدہ. یعنی ضرورت پڑنے پر بلند عمارت بنائی جا سکتی ہے، لیکن بلند عمارتیں بنا کر انسان یہ نہ سوچے کہ وہ ہمیشہ یہی رہے گا، موت اس کا پیچھا کر رہی ہے اور اس کو ایک دن جانا ہوگا. اللہ ہو اللہ ہو بندے ہر دم اللہ ہو، پیچھے پیچھے موت ہے تیری، آگے آگے تو اللہ ہو اللہ ہو بندے ہر دم اللہ ہو. نہ کچھ تیرا نہ کچھ میرا، او غافل نثار، او غافل نثار، سب کچھ جانے جان بوجھ کر بنی ہے کیوں انجان، بنی ہے کیوں انجان. دارا اور سکندر جیسے شہنشاہ شان، لاکھوں من میں سینے سو گئے بڑے بڑے سلطان. تیری کیا ہے بندے، کچھ بھی نہیں ہے جیسے چلتے پھرتے سائے، چلتے پھرتے سائے، جھوم جھوم بڑھتی جائے عمریا جیون گھٹتا جائے، جیون گھٹتا جائے. موت کھڑی ہے سر پر تیرے، جانے کب آ جائے. ایک سانس کا بنتی ہے تو کون تجھے سمجھائے، یہ آیت کس قدر اہم ہے نا کہ ایک مومن اور ایک کافر کی جنگ کا فرق. مومن اللہ کے لیے لڑتا ہے اور کافر اپنی خواہشات اور مفادات کے لیے جنگ کرتا ہے. اسی سے دونوں کی انسانیت میں زمین آسمان کا فرق ہو جاتا ہے. ایک کے مقاصد کیا ہیں اور دوسرے کے کیا ہیں. جو اللہ کے لیے لڑے گا وہ عدل و انصاف دنیا میں قائم کرے گا, اور جو اپنے مفادات کے لیے لڑے گا اسے انسانوں کے مفادات سے کوئی دلچسپی نہیں ہو سکتی. اس کی جنگ دنیا میں ظلم و ستم کو عام کر دے گی. دنیا پھر جہنم کے دہانے پہ جا کھڑی ہوگی. وَإِن تُصِبْهُمْ حَسَنَةٌ, اور اگر ان کو کوئی بھلائی پہنچتی ہے, یعنی ان لوگوں کو جو چاہتے ہیں کہ جنگ نہ ہو, اور یہاں مراد ہے منافقین, جب انہیں کوئی بھلائی پہنچتی ہے, یقولو تو وہ کہتے ہیں, ہاذہ من عند اللہ, یہ اللہ کی طرف سے ہے. وَإِن تُصِبْهُمْ سَيِّئَةٌ, اور اگر ان کو کوئی مصیبت آتی ہے, کوئی تکلیف پہنچتی ہے, یقولو ہاذہ من عندک, کہتے ہیں یہ آپ کی وجہ سے ہے, آپ کی طرف سے ہے, یعنی حضور صلی اللہ علیہ وسلم کو بلیم کرتے ہیں کہ تمہارا دین اختیار کرنے کی وجہ سے آئی ہے. قل کل من عند اللہ, کہہ دیجئے سب اللہ ہی کی طرف سے ہوتا ہے, سب کچھ اسی کے اذن سے ہوتا ہے. فما لہؤلاء القوم, ان لوگوں کو کیا ہو گیا ہے, لا یکادون یفقہون حدیثا, کہ یہ کوئی بات سمجھتے ہی نہیں. کیونکہ منافقین کی صفت شروع میں بتائی گئی کہ لا یشعرون, سورۃ المنافقون میں آتا ہے لا یفقہون, یہاں بھی کیا بتایا گیا, لا یکادون یفقہون حدیثا, کہ ان کو کوئی بات سمجھ میں نہیں آتی. حدیثہ سے مراد کوئی عام بات بھی ہو سکتی ہے اور اللہ کی بات بھی ہو سکتی ہے, کہ ان لوگوں کو اللہ کی کتاب قرآن کلام سمجھ میں نہیں آتا, اللہ کا حکم سمجھ میں ہی نہیں آتا. اسی وجہ سے یہ بات کی تہ تک نہیں پہنچ سکتے، اچھے برے کا فرق نہیں پہچان سکتے. ما اصابک من حسنت، جو بھی پہنچتی ہے آپ کو کوئی نعمت، حسنہ سے مراد یہاں نعمت، جو بھی آپ کو کوئی نعمت پہنچتی ہے، کوئی خیر پہنچتی ہے، کوئی بھلائی پہنچتی ہے، فمن اللہ، تو وہ اللہ کی طرف سے ہوتی ہے. وما اصابك من سيئه، اور جو بھی پہنچتی ہے آپ کو کوئی تکلیف، فمن نفسك، تو وہ تمہارے نفس کی طرف سے ہوتی ہے. یعنی انسان کو کوئی بھی تکلیف جو آتی ہے تو وہ اس کے اپنے اعمال کی شامت کے نتیجے کے طور پر آتی ہے. یعنی بہت سی مصیبتیں اور پریشانیاں انسان کے اعمال کا نتیجہ ہوتی ہیں، جیسے قرآن پاک میں آتا ہے سورۃ الشورى میں، وما اصابکم من مصیبت فبما کسبت ایدیکم ویعفو عن کثیر، اور جو بھی پہنچی تم کو کوئی مصیبت تو وہ بوجہ تمہارے ہاتھوں کی کمائی کی تھی، تم خود اس کا سبب تھے. ویعفو عن کثیر، اور وہ بہت سی چیزوں کو تو ایسے ہی معاف کر دیتا ہے. مشکلات سے نکلنے کا ذریعہ استغفار ہے. اور اس میں بھی حکمت کیا ہے؟ کیونکہ انسان کے گناہوں کے نتیجے میں بسا اوقات مشکل آتی ہے، تو جب انسان استغفار کرتا ہے تو وہ چھٹنے لگتی، جیسے بادل آ گئے غم کے تو آپ استغفار کریں تو وہ چھٹ جائیں گے، کیونکہ اللہ تعالیٰ کی بسا اوقات ناراضگی ہوتی ہے. اور ایسے میں ہمیں استغفار کرنے کے ساتھ ساتھ اپنی خطاؤں، غلطیوں اور قصوروں کی طرف بھی نظر ڈالنی چاہیے کہ کہیں ہمارے اخلاق میں، ہمارے رویے میں، ہمارے معاملات میں، ہماری عبادات میں کوئی کوتاہی تو نہیں ہو رہی. کیونکہ جب بھی ہمیں کوئی پریشانی ہوتی ہے، مثلا لوگوں کی طرف سے کوئی دکھ پہنچتا ہے، ہم فوراً لوگوں کو بلیم کرنا شروع کر دیتے ہیں، فلاں ایسا، پھر ہر محفل اور ہر جگہ اور ہر مقام پہ بیٹھ کے اس کو بری طرح رگ دیتے ہیں، حتیٰ کہ اپنے ہی ماں باپ کو، اپنے ہی بہن بھائیوں کو، اپنے رشتہ داروں کو، شوہر کو، ہر ایک کو، پھر کسی کی عزت کی بھی کوئی پرواہ نہیں کرتے. حالانکہ یہ رشتے عزت کے رشتے ہوتے ہیں، ان کی برائیاں بیان کرنا اپنی ہی عزت کو گنوانا ہوتا ہے، یہ بات بھی ایک یاد رکھیے. اس لیے ہر ایک سے ان رشتوں کی شکایت کبھی نہ کریں، چاہے کتنے ہی برے کیوں نہ ہوں. لیکن بسا اوقات جب ہمارے رشتہ دار ہم سے زیادتی کرتے ہیں تو ہم ان کو برا تو کہتے ہیں مگر خود کبھی نہیں سوچتے کہ ہم نے کیا کیا، ہمارا بھی کوئی قصور ضرور ہوگا. لیکن شیطان ہمیں وہ دیکھنے نہیں دیتا، نہ اپنی غلطی دیکھنے دیتا ہے، نہ اعتراف کرنے دیتا ہے، نہ اس کی اصلاح کرنے دیتا ہے، ساری قوت اس پہ لگا دیتا ہے کہ دوسرے کو بلیم کرتے رہو اور ان کے خلاف اگل اگل کے خود ٹھنڈے ہوتے رہو. تو اس آیت سے کیا پتہ چلتا ہے؟ ٹھیک ہے، مشکل آتی، مصیبت آتی ہے، کہ فمن نفسک، وہ تمہارے نفس کی طرف سے بھی ہو سکتی. اور اس کا ایک اور معنی یہ بھی نکلتا ہے کہ وہ تمہاری تقدیر میں تھی، فمن نفسک، تمہارے حصے میں لکھی ہوئی تھی، آ گئی. تو اب علاج کیا ہے؟ استغفار. اللہ جو کچھ بھی ہو گیا تو معاف کر دے، کیونکہ ہم واقعی اس قابل نہیں ہے کہ کوئی بوجھ اٹھا سکیں اور اللہ کی ناراضگی کا بوجھ اٹھا سکیں، اس کے تو ہم قابل ہو ہی نہیں سکتے. وَيَعْفُ عَنْ كَثِيرٍ، بہت سی باتوں سے تو ویسے ہی درگزر کر دیتا ہے. اگر انسان کو کوئی دکھ یا مصیبت آئے تو بسا اوقات اس کی شامت اعمال کا نتیجہ ہوتی، اور خوشی اور فائدے کی بات محض اللہ کا فضل اور احسان ہے. حدیث میں آتا ہے، حدیث جو ہے ترمذی کی، وہ کچھ یوں ہے، لا تصیب عبدا نکبۃ فما فوقها وما دونها الا بذنب. انسان کو جب بھی کوئی تکلیف چھوٹی بڑی پہنچتی ہے اس کے کسی گناہ کا نتیجہ ہوتی ہے. وما یعفو اکثر، اور جو معاف کر دیتا وہ تو بہت زیادہ ہے. اچھا، یہ تکلیف ہے کیا؟ مثلا کہیں دروازے میں ہاتھ آ گیا، کہیں ٹھوکر لگ گئی، कहीं कोनी लग गई, कहीं कोई चीज आ पड़ी। छोटी छोटी चीजें हमको दिन रात में जो तकलीफें होती रहती, ऐसे हर दुख और तकलीफ सोचा करें अभी मैंने क्या किया था। और अल्हम्दुलिल्लाह आपने देखा होगा कि फौरन आपको याद भी आ जाती। अच्छा, याद आने पर होना क्या चाहिए? इस्तग़फ़ार शुरू कर दे इंसान, तो शुक्र इससे बड़ी नहीं और अल्लाह ने बचा लिया। लेकिन हम इस्तग़फ़ार नहीं करते, फिर कहते नहीं नहीं ये ऐसे ही तुम्हारे जहन में ख्याल आ रहा है, ऐसे ही होगी कोई, जरूरी तो नहीं कि यही वजह, ये तुम क्यों वहम कर रही हो कि फलां गुनाह की वजह से ये हो गया। नहीं, जरूर सोचा करें और उस पर पर्दा डालने की वजह, तावील करने की बजाय इस्तग़फ़ार शुरू कर दिया करें, तो आप देखेंगे कि उससे इंसान का दर्जा और अल्लाह के करीब हो जाता है। लेकिन हम मुसीबतों और तकलीफों में ये सोचना भी नहीं चाहते, कोई कहे तो हम उसके दुश्मन हो जाए, तुम कौन होते मुझे कहने वाले। लेकिन ये तौफीक भी तो अल्लाह ही देता है कि हम अपनी गलती भी मान जाएं किसी मौके पर, क्योंकि दुनिया का मुश्किल तरीन काम अपनी गलती तस्लीम करना है। हर वक्त हमारी निगाहें दूसरों की तरफ होती कि और क्या कौन कर रहा है, कौन कितना गुनाहगार है, किसने क्या किया, ये सोचने की फुर्सत ही नहीं कि हम खुद क्या करते हैं। तो जिस दिन हमारी निगाह बदली ना कि लोगों की गलतियां चुनने की बजाय अपनी चुनने लग गए कि हमारा भी तो कोई कसूर होगा, तो बहुत सी चीजों की इस्लाह हो जाएगी। रहे देखते औरों के ऐबो हुनर, पड़ी अपने गुनाहों पे जब नजर, तो निगाह में कोई बुरा ना रहा। जो लोग हर वक्त दूसरों के ऐब टटोलते रहते हैं, बिल आखिर उनका अंजाम क्या होता है कि वो अपने ही ऐब जाहिर करने लगते हैं, उनके अपने ही जाहिर हो जाते हैं। वो अरसलना कलिन्नासी रसूला, और हमने आपको रसूल बनाकर भेजा है। यानी नबी सल्लल्लाहु अलैहि वसल्लम का मकाम क्या है कि आप लोगों को हिदायत की राह बताएं, आप लोगों के लिए परेशानी का सबब नहीं बनकर आए, आप मुसीबतें नहीं लाए। असल में मुनाफिक क्या समझते थे कि अच्छे भले हम रह रहे थे, ये जब से इस्लाम इस्लाम होने लगा हमारे लिए हर तरफ से मुसीबतें खड़ी हो गई। हजार मदीना में अमन चैन से रह रहे थे, तजारत करते, माल कमाते, अब हुजूर सल्लल्लाहु अलैहि वसल्लम वहां आ गए, अब रोज जंग हो रही है, मदीना खतरे में है, इधर से खबर आ रही उधर से आ रही, अब इनके तो सारा कारोबार उजड़ गया, तो इनको ये बातें कहाँ अच्छी लगती। उनको इससे क्या दिलचस्पी के लोगों की इस्लाह हो रही है, उन्हें इससे क्या दिलचस्पी के दुनिया की तकदीर बदलने वाली, उनको दिलचस्पी इससे थी कि हमारी दुकान मारी जा रही है। तो जो छोटे दिल दिमाग के लोग होते हैं वो सिर्फ अपनी जात के नुकसान तक ही रुक जाते हैं कि किसी भी काम का हमारी जात पर क्या असर पड़ रहा है, हमारे कारोबार पे क्या असर पड़ रहा है, वो इससे आगे नहीं सोच सकते, इससे आगे नहीं बढ़ सकते। वकफा बिल्लाही शहीदा, और काफी है अल्लाह गवाह, अल्लाह की गवाही काफी है। किस पर? आपके रसूल होने पर, ये माने या ना माने। मैं युते इर रसूल फकद अता अल्लाह, जो रसूल की इताअत करता है उस तहकीक वो अल्लाह की इताअत करता है। यानी आपकी इताअत करना, आपसे वफादारी करना, दरअसल अल्लाह की बात मानना है, क्योंकि आपकी इताअत का हुक्म भी अल्लाह ताला ने दिया है। वमन तवल्ला, और जिसने मुंह मोड़ा, किससे मुंह मोड़ा? आपसे और आपकी इताअत से। फमा अरसलनाक अलैहिम हफीजा, तो हमने आपको उन पर निगहबान बना के नहीं भेजा। यानी आप इस बात की टोह में ना लगे रहें कि कौन इताअत करता और कौन नहीं करता। आपका फर्ज ये नहीं कि आप इनके कामों की निगरानी करें, आपका काम है पैगाम पहुंचाएं और उसके बाद अल्लाह पे भरोसा करें। जो इनकार करेगा, जो मुंह मोड़ेगा, उसकी खबर लेने के लिए अल्लाह काफी है। आज आप देखिए कि कितनी इताअत पे बात हो रही है ना, इससे ये पता चलता है कि जैसे सूरत आले इमरान में पैगंबरों की वो क्वालिटीज थी जिससे एक अच्छे इंसान और लीडरशिप की अच्छी क्वालिटीज का पता चला हमें, और यहां सूरत अन्निसा में उन बातों और उन खराबियों की तरफ तवज्जो दिलाई जो माशरे के अमन अमान को खराब करती हैं, ख्वाह वो यतीमों के हुकूक की पामाली हो या औरतों के हुकूक की पामाली, या फिर और मनफी खसूसियात जो किसी इंसान की शख्सियत में हो सकती। और इन सब चीजों के इलाज के तौर पर रेमेडी क्या बताई जा रही है? अल्लाह के रसूल की इताअत करो, सुन्नत को फॉलो करो। جب آپ کو لیڈر مان لو گے، آپ کو بڑا مان لو گے، آپ کے پیچھے چل پڑو گے، تو باقی مشکلات ختم ہوں گی. اس سے کیا پتہ چلتا ہے کہ تزکیہ اور تربیت ہو نہیں سکتی، مسلمانوں کی خیر اور بھلائی ہو نہیں سکتی جب تک وہ اپنے لیے یہ لاحِ عمل اختیار نہ کریں، یہ طریقہ کار اختیار نہ کریں، آپ کی سیرت، آپ کی سنت، آپ کے طریقے کو نہ اختیار کریں.